Ösü un kıyadı bu kera Rokin ama kasayla rokera Meri sano meri yad marunçin Meyli baca gare kothe çiğtayan şu vanera Boli samma gayna bhane Meri sano pagal jastay munçin याद बोकेरा रोकी नामा कसई ले रोकेरा मेरी सानो मेरे याद मारुं छिन मैले बाचा गरे खोथे छिट याँछु भनेरा भोली सम्मा गई न भने मेरी सानो पागल जस्तै भन्छिन मैले बाचा गरे खोथे छिट Oh,

पागल जस्तै हुन्छ।